الحمد لله رب العالمين، والصلاة والسلام على سيدنا محمد وعلى آله وصحبه أجمعين. أما بعد، فلولا نفر من كل فرقة منهم طائفة ليتفقهوا في الدين ولينذروا قومهم إذا رجعوا إليهم لعلهم يحذرون. محترم طلبة، اللہ تبارک و تعالیٰ نے ہمیں اور آپ کو ایک سکون والے ماحول میں پہنچایا ہے، جہاں آپ کو اور ہم کو نہ کھانے کی فکر ہے، نہ پانی کی فکر ہے، نہ پانی کے بھرنے کی فکر ہے، نہ کپڑوں کے دھونے کی فکر ہے، نہ لائٹ کے بل ادا کرنے کی فکر ہے، نہ صفائی کی فکر ہے. یہ سارے کام مدرسے نے اپنے ذمے لیے ہیں، جو پرانے زمانے میں نہیں تھا. پرانے زمانے کی مشقتیں اگر اس زمانے میں طلبہ کے اوپر آ گئے تو طالب علم ان مشقتوں کو برداشت نہیں کر سکتے. تو اس زمانے کے مطابق بے شمار نعمتیں اللہ تعالیٰ نے عطا فرمائی ہیں، اور نعمت کی ناشکری ناجائز ہے، نعمت کا شکریہ ادا کرنا واجب ہے. نعمت کی ناشکری کا ایک طریقہ یہ ہے کہ آدمی نعمت کو غیر محل میں استعمال کرے. آنکھ جس کام کے لیے پیدا کی گئی اس کو غلط جگہ استعمال کرے، کان جس مقصد کے لیے ہے غلط جگہ استعمال کرے، منہ اور زبان کو غلط جگہ استعمال کرے، ہاتھ پاؤں کو، پیر کو، پیٹ کو غلط جگہ استعمال کرے. یہ نعمت کی ناشکری ہے. اور یہ بھی نعمت کی ناشکری ہے کہ نعمت کو غیر اللہ کی طرف منسوخ کرے، یہ کہے کہ یہ نعمت میرے باپ کی وجہ سے ہے، یہ نعمت میرے دادا کی وجہ سے ہے، اللہ کی طرف سے ہے. نعمت کی ناشکری کی تیسری قسم یہ ہے کہ آدمی نعمت میں اتنا ڈوب جائے کہ منعم اور اللہ کی طرف خیال نہ جائے، اللہ تعالیٰ کی طرف دھیان نہ جائے. اب ہمارے لیے پہلی قسم کا شکریہ ادا کرنا لازم ہے، وہ یہ کہ ہم اپنے اعضاء کو ان نعمتوں میں استعمال کریں، ان کام میں استعمال کریں جس کام کے لیے اس مدرسے میں یہ اعضاء ہے. آنکھوں کو کتاب میں استعمال کریں، قرآن کریم میں استعمال کریں، حدیث میں استعمال کریں، اچھی کتابوں کے دیکھنے میں استعمال کریں، سیلول فور میں استعمال نہ کریں، فضول پروگرام دیکھنے میں استعمال نہ کریں، اور کانوں کی نعمت کا شکریہ یہ ہے کہ کانوں کو غیبت کی طرف غیبت میں استعمال نہ کرے، استاد کی طرف متوجہ ہو، ان کی بات کو سن لے، منہ کو اب زبان کو استعمال کرے، अच्छी बातों में, तिलावत में, तकरार में, हाथ पांव को इस्तेमाल करें, किताब उठाने में, मस्जिद आने में, सफाई करने में, और रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने जो ईमान के शोबे बतलाए हैं उनमें ये शोबा भी है इमातुल अज़ा अनित तरीक, रास्ते में टेंट का डब्बा पड़ा हो, टिश्यू पेपर पड़ा हो, और कोई चीज़ पड़ी हो उसको ठीक करें, जूतों को सही जगह में रखें, जो जूतों के लिए के इस्तेमाल के लिए जगह बनाई गई है जूतों को बेतरतीब न रखें। कभी कभी मैं दरसगाह में जाता हूँ तो यहाँ मदरस की जूते होते हैं, वहाँ तालिब इल्म जूते रखते हैं, और मेरा दिल कभी कभी चाहता है कि उनकी जूते को उठाकर सही जगह पर रखूं। फिर दिल में ख्याल आता है कि ये ज़ुयूफ़ रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की जूते हैं, तो ये चलो हम बरकत के लिए अपने जूते को इनके साथ रखते हैं, लेकिन उनको चाहिए कि जूते को सही जगह पर रखें। और तालिबे इल्म ज़ुयूफ़ रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम हैं, ये अल्फाज अगरचे हदीस में नहीं आए ज़ुयूफ़ रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम, लेकिन अहदीस से साबित है। अबू हुरैरा रज़ी अल्लाह अन्हु फरमाते हैं, मुझे बहुत ज़्यादा भूख लगी, हद से ज़्यादा, मैं रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की खिदमत में पहुँचा। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम अपने घरों में मालूम किया कि घर में कुछ है, अज़वाज मुतहरात ने फरमाया घर खाली है, कुछ नहीं। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया मन यज़ुम्मु ज़ैफ़ रसूलिल्लाह सल्लल्लाहु अलैहि वसल्लम मअहु, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के मेहमान अबू हुरैरा, उनको कौन अपने साथ मिला देगा। वहाँ अबू हुरैरा के लिए ज़ैफ़ रसूलिल्लाह सल्लल्लाहु अलैहि वसल्लम का लफ्ज़ आया है, और बुखारी में अबू हुरैरा की ये रिवायत मौजूद है, लेकिन उनमें उसमें ये नहीं है कि ये अबू हुरैरा का वाक़िया है, इसलिए कि खुद रावी अबू हुरैरा है, तो अबू हुरैरा ने ये नहीं बताया कि ये मैं हूँ, मेरे साथ ये वाक़िया पेश आया। लेकिन दूसरी हदीस की किताबों में बतलाया है कि ये अबू हुरैरा का वाक़िया है, तो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने उनको अपना मेहमान बताया। तो बाद रिवायत में आता है हज़रत अबू तलहा अपने घर उनको ले गए और अपनी बीवी से कहा कि बच्चों को सुला दो, बच्चे शोर करते हैं और मांगते हैं खामखा, और चराग जला दो, और फिर उसके बाद थोड़ी देर के बाद चराग को बुझा दो, और ये जाहिर करो कि मैं चराग की इसलाह कर रही हूँ। जब चराग बुझा दे तो फिर हम खाने की सूरत बनाएंगे, खाने की शक्ल बनाएंगे और खाएंगे नहीं, मेहमान खा लेंगे। खाने की सूरत बनाएंगे, जैसे लोग उमरे के लिए जाते हैं तो चादर ओढ़ते हैं, एहराम ओढ़ते हैं, एहराम की शक्ल बनाते हैं, अंदर से एहराम नहीं, इसी तरह काम करेंगे। तो अल्लाह तबारक व तआला इस वाक़े से इतने राज़ी और खुश हुए, وَيُؤْثِرُونَ عَلَىٰ أَنفُسِهِمْ وَلَوْ كَانَ بِهِمْ خَصَاصَةٌ, आयत करीमा नाज़िल हुई। तो आपको ये सोचना चाहिए कि हम रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के मेहमान हैं, और रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम का मेहमान रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की मुवाफ़क़त करेगा, जब आदमी किसी का मेहमान होता है तो वो अपनी मर्जी नहीं चलाता, मेहमान की मर्जी पर चलता है। अगर मेहमान उसको कहते हैं इस कमरे में सो जाओ तो वहाँ सो जाता है, अगर मेहमान कहता है कि आप दूसरे कमरे में लेट जाओ वहाँ लेटता है। अगर मेहमान ने उनके मेज़बान ने उनके लिए मुर्गी का इंतज़ाम किया तो मुर्गी खा लेता है, और अगर उसके लिए गोश्त का इंतज़ाम किया तो गोश्त खा लेता है। अपनी मर्जी नहीं चलाता, मेज़बान की मर्जी पर चलता है। और जो मेहमान अपनी मर्जी चलाता है वो नाकाम हो जाता है। अगर मेहमान आया और वो मेज़बान से कहता है कि नाश्ते में मैं क्रीम खाऊंगा, वो कहेगा मेरे पास क्रीम नहीं है, क्या खाएंगे? अगर वो एल लाए कि पहले से मेज़बान को मालूम हो तो वो वही इंतज़ाम करेगा। अगर मेहमान कहे मैं तो मिठाई नहीं खाऊंगा, मैं पापे खाऊंगा, पापे पता नहीं आप जानते हैं भी नहीं, हमारे बाहर में बाद मेहमान आते कहते हम पापे खाएंगे, वही मेहमान अपनी मर्जी नहीं चलाता, मेज़बान की मर्जी पर चलता है। तालिबेलम अपनी मर्जी नहीं चलाएगा, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की मुवाफ़क़त करेगा, उसके सर के बाद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के मुवाफ़िक़, उसका इमामा रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के साथ मुवाफ़िक़, उसके चेहरे के बाद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के साथ मुवाफ़िक़, उसके खाने पीने की सादगी रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के मुवाफ़िक़, उसका लिबास रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के मुवाफ़िक़। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम कमीज पहनते थे और इज़ार पहनते थे, लेकिन इज़ार के साथ साथ रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने शलवार की तारीफ़ फरमाई, शलवार काबिल तारीफ़ है और अस्तर है, और रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने शलवार को ख़रीदा, पहने है या नहीं तो उलमा फरमाते हैं मश्तराह इल्ला लियलबसा, तो पहनना साबित नहीं लेकिन तारीफ साबित है, और अस्तर फरमाया शलवार कमीज या इज़ार और कमीज। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने टखनों के नीचे इज़ार को मकरूह और नाजायज़ फरमाया, मा असफला मिनल काबेन फफिन्नार फरमाया, उसका भी हम एहतमाम करें, इसलिए कि ये दीन सर से लेकर पांव तक हमारे ऊपर हावी होना चाहिए। अब अगर हम मदरसे में इसका एहतमाम न करें तो बाहर उसका एहतमाम करना मुश्किल होगा। और सबसे बड़ी बात यह है कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के आप और हम मेहमान हैं, हम भी तालिब इल्म हैं, हम पुराने तालिब इल्म हैं, 54 साल पहले फारिग हुई, 55 साल पहले 70 में, आप नए तालिब इल्म हैं। पुराने तालिब इल्म बहुत सी चीज़ें भूल जाते हैं, नए तालिब इल्म नहीं भूलना चाहिए। तो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने अपने मेहमानों को जिस्मानी ग़िज़ा के लिए भी फरमाया है, जिस्मानी ग़िज़ा का इंतज़ाम, और रूहानी ग़िज़ा भी दी है। हम रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के दस्तरखान पर, जो दस्तरखान रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने बिछाया है, اس پر ہم جسمانی غذا بھی کھائیں گے. رسول اللہ صلی اللہ علیہ وسلم نے یہ بھی فرمایا ہے کہ اپنے جسم کا خیال رکھو. ایک صحابی آئے, بہت ہی کمزور لگ رہے تھے, دبلے پتلے. رسول اللہ صلی اللہ علیہ وسلم نے سوال کیا کہ تم تو بہت دبلے پتلے لگ رہے ہو, حد سے زیادہ, کیا وجہ ہے؟ کوئی دعا تو نہیں کر رہے ہو؟ اس نے کہا, ہاں میں یہ دعا کرتا ہوں. رسول اللہ صلی اللہ علیہ وسلم کو کشف الصدور ہوا. کبھی کبھی نبی اور ولی کو کشف الصدور ہوتا ہے, ہمیشہ نہیں, کبھی کبھی. دل میں آیا کہ اس نے ایسی دعا پڑھی ہے جس دعا کا تعلق کمزوری کے ساتھ ہے. یہ کشف الصدور ہے. کبھی کبھی کشف الامور ہوتا ہے. کشف الامور یہ کہ غزوہ موتا میں صحابہ کرام شہید ہوئے, رسول اللہ صلی اللہ علیہ وسلم نے یہی سے فرمایا مدینہ منورہ سے, زید ابن حارثہ نے جھنڈا لیا وہ شہید ہوئے, حضرت جعفر نے لیا شہید ہوئے, عبداللہ ابن رواحہ نے لیا شہید ہو گئے. یہ ہے کشف القبور. کبھی کشف القبور ہوتا ہے. کشف القبور یہ کہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا اس قبر والوں کو عذاب ہو رہا ہے, اس لیے کہ یہ چغلی کیا کرتے تھے, پیشاب سے اپنے بدن اپنے کپڑوں کو نہیں بچاتے تھے. یہ کشف القبور ہے. کشف الصدور, کشف العبور, کشف القبور کبھی کبھی ہوتا ہے. تو رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا تم تو اتنے دبلے پتلے لگ رہے ہو, مرنے کے قریب ہو, کیا وجہ ہے؟ اس نے کہا میں یہ دعا کرتا ہوں کہ یا اللہ جو میرے اوپر میں نے جو مخالفت کی ہے, میں نے غلط کام کیے ہیں, نامناسب کام کیے ہیں, ان کی سزا جو آخرت میں مجھے ملنے چاہیے وہ مجھے دنیا میں مل جائے, تو اس لیے میں کمزور ہو رہا ہوں. تو رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا ایسا مت کہو, ایس یہ پڑھو ربنا آتنا فی الدنیا حسنا وفی الآخرة حسنا وقنا عذاب النار. دنیا کا بھی خیال رکھو, آخرت کا بھی خیال رکھو. فَإِذَا قُضِيَتِ الصَّلَاةُ, اس کے بعد فَانْتَشِرُوا فِي الْأَرْضِ, زمین میں پھیل جاؤ, روحانی غذا کھائی, اس کے بعد جسمانی غذا کے لیے بازاروں میں پھیل جاؤ. اور میں طلبہ سے کہتا ہوں کہ آپ نے ایک روحانی غذا مسجد میں کھائی, جمعہ کی نماز پڑھی, اس کے بعد دوسری روحانی غذا آپ کو درسگاہ میں مل رہی ہے. یہ کتنی اونچی بات ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا روحانی غذا کے بعد جسمانی غذا کو تلاش کرو, آپ کو روحانی کی غذا کے بعد دوسری روحانی غذا مل رہی ہے. تو عرض کرنے کا مقصد یہ ہے کہ جب رسول اللہ صلی اللہ علیہ وسلم کے مہمان ہیں تو مہمان میزبان کے ساتھ موافقت کریں. اس لیے رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا کہ مہمان روزہ نہ رکھے مگر میزبان کی اجازت پر. اس لیے کہ اگر مہمان نے روزہ رکھا, نفل روزہ, میزبان کی اجازت کے بغیر, تو اس کو سحری کا انتظام کرنا پڑے گا. رات پرانے زمانے میں تو گھڑی نہیں تھی, رات بھر وہ اس فکر میں رہے گا کہ کہیں سحری ناغہ نہ ہو جائے, قضا نہ ہو جائے, برباد نہ ہو جائے, رہ نہ جائے, پوری رات اس کو تکلیف ہوگی. تو فرمائے اس کی بغیر اجازت کے بغیر مت رکھو. معلوم ہوا کہ مہمان میزبان کی موافقت کرے گا اور رسول اللہ صلی اللہ علیہ وسلم کے ارشادات کی اوپر عمل کرے گا. عمل کرنے کا طریقہ یہ ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم کے اشاروں پر صحابہ کرام چلتے تھے اور ان کی موافقت کرتے تھے. حضرت عروہ ابن مسعود فرماتے ہیں اس وقت رضی اللہ عنہ نہیں تھے, بعد میں رضی اللہ عنہ بن گئے. وہ فرماتے ہیں میں نے صحابہ کرام کو دیکھا کہ رسول اللہ صلی اللہ علیہ وسلم کی طرف تیز نظر سے نہیں دیکھتے تھے اور رسول اللہ صلی اللہ علیہ وسلم کے وضو کی پانی کو اور لعاب کو اپنے بدن پر اپنے چہرے پر لگاتے تھے اور رسول اللہ صلی اللہ علیہ وسلم کا ادب اور احترام کرتے تھے اور کہا کہ میں بادشاہوں کی مجلس میں گیا ہوں, کسرا اور قیصر کی مجلس میں گیا ہوں, جو صحابہ کرام رسول اللہ صلی اللہ علیہ وسلم کی تابعداری کرتے ہیں ایسی تابعداری میں نے کسی کی نہیں دیکھی. تو اگر ہم رسول اللہ صلی اللہ علیہ وسلم اپنے آپ کو رسول اللہ صلی اللہ علیہ وسلم کا مہمان سمجھ لیں اور یہ کہ مہمان میزبان کی موافقت کرتا ہے تو پھر ہمارے لیے سب کچھ آسان ہو جائے گا اور اس مدرسے کو ہم اپنا گھر سمجھیں. جیسے گھر کے برتنوں کا خیال رکھا جاتا ہے, اگر امی نے آپ کو سموسے دیے, سموسے جب نکالیں گے تو برتن کو رکھیں گے کہ امی ناراض ہو جائے گی. اور یہاں ہم مدرسے کی نلکیوں کا خیال نہ رکھیں, مدرسے کی کتاب کا خیال نہ رکھیں, مدرسے کے کمروں کا خیال نہ رکھیں, کارپیٹ کا خیال نہ رکھیں, یہ تو خیانت ہوگی. اللہ تعالیٰ ہمیں خیانت سے بچائے اور صحیح طور پر عمل کرنے کی توفیق عطا فرمائے. اور یہ تو امتحان کے ایام آ رہے ہیں, یہ امتحان کے ایام تو آپ کے لیے اسباق کی طرف, کتابوں کی طرف مکمل متوجہ ہونے کے ایام ہیں. اور ہم نے دیکھا کہ یہاں کی طلبا, یہاں کا مطلب ساؤتھ افریقہ, یہ زارم زکریہ نہیں ساؤتھ افریقہ, یہاں کی طالب علم اساتذہ سے زیادہ ذہین ہے, اساتذہ سے زیادہ حافظے والے ہیں, لیکن محنت کی کمی ہے, توجہ کی کمی ہے, ذوق کی کمی ہے. ذوق پیدا ہوتا ہے صرف اور نحو سے, اور صرف اور نحو کا ہمارا وہی حال ہے جو مجھ سے آپ کو زیادہ معلوم ہے. ذوق پیدا ہو جائے تو ذوق کے بعد چاشنی پیدا ہوگی اور پھر محبت پیدا ہوگی, پھر محبت کے بعد وہی ہوگا جو یہ شعر ہے اور اسی شعر پر میں ختم کروں گا. شاعر کہتا ہے سحری لتنقیح العلوم الذلی من وصل غانیت و طیب عناقی و تمایلی طربا لحل عویست اشہا و احلا من مدامت ساقی. سحری میرا جاگنا, لحل عویست سحری لتنقیح العلوم میرا جاگنا علوم کی تحقیق کے لیے, الذلی مجھے زیادہ لذیذ ہے, من وصل غانیت خوبصورت محبوبہ کی وصال سے, وطویب عناقی اور اس کے ساتھ بہترین معانقہ سے یہ مجھے اچھا لگتا ہے, وتمایلی طربا لحل عویست اور اگر مشکل مسئلہ حل ہو جائے اور اس کی وجہ سے میں جھومتا ہوں, تمایل جھومنا, اشہا و احلا من مدامت ساقی یہ شرابی کی شراب سے زیادہ مست کرنے والی چیز ہے. تو اللہ تعالیٰ ہمیں توفیق عطا فرمائے. صلی اللہ علی محمد وعلی آلہ وصحبہ اجمعین. जाइए खाने का वक्त है आपका।